नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगानको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र राजसँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोकगानको यो व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजेसम्म यो व्यवसाय बस्नको लागि आउने गर्छौँ। यो व्यवसायमा रहेर हामी लोकगीत गाउँछौँ, विशुद्ध लोक भाकाहरू गुनगुनाउँछौँ। यदि तपाईँसँग पनि त्यो कला छ, गला छ भने आज पनि आउन सक्नुहुनेछ। 0556 63 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र तपाईँको त्यो गलालाई, तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। कार्यक्रमको सुरुवातमा छौँ हामी, एउटा भाका सुन्छौँ। सुरुवातमा तपाईँ 0556 63 332 को बाटो भएर आउँदै गर्न सक्नुहुनेछ। कोही साथी आउने तर्खर राख्नु भएको छ, सुरुवातमा म उहाँलाई अगाडि बोलाउँछु अनि त्यसपछि हामी गीत सुन्नेतर्फ लाग्नेछौँ। सुरुवातमै कोही मित्र आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? डाखेन्डो भालमाराबाट सुबोध सिंह। सुबोध सिंह हजुर, के छ सुबोध जी हालखबर? एकदम ठिकठाक भन्नु पर्यो दाइ, अनि तपाईँको? मेरो पनि एकदम ठिकठाक छ। अनि खाजा खानुभयो? खाजा खाइसक्यो दादा, यहाँ कार्यक्रमको पर्खाइमा बस्दा बस्दा कहिले 4 बज्दा जस्तो मात्र लागिरहन्छ। भनेपछि कार्यक्रमको पर्खाइमा बसिराख्नु भएको थियो है? हजुर। यति धेरै माया गर्नुहुन्छ तपाईँहरूले, यसैमा त हामी सन्तुष्टि छौँ नि, खुसी छौँ होइन? मैले भनिहालेँ दादा, उनी बिना त म केही पल बाँच्दैन, तर यो गीत सङ्गीत बिना, रेडियो बिना त म एक पल पनि बाँच्दैन। त्यही त हो। ल कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ सुरुवातमा? आज म रुन परेपछि दादा। रुन परेपछि हजुर, ल सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। जीवन देखी हारे को मान्छे म, तिमीले नै मारे को मान्छे म, रुन परे पछि, रुन परे पछि, माया गर्नु को के अर्थ, तिमी एक्लै हुन परेपछि, मारेको मान्छे म, तिमीले हारेको मान्छे म, रुन परेपछि, रुन परेपछि, माया गर्नुको के अर्थ, तिमी एक्लै म एक्लै हुन परेपछि, माया गर्नुको के अर्थ, तिमी एक्लै म एक्लै हुन परेपछि। यतिकै नभए सुबोधजी हजुर, निकै सुन्दर तरिकाले गाउनु कोसिस गर्नुभयो, निकै खुसी लाग्यो। रेडियोसँग रहनु होला छुट्टी है त। नमस्ते। शुभ तमाङ आउनुभएको थियो भालुमारादेखि। तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ। 0556 63 332 बिल्कुलै हामीले खुल्ला गरिराखेका छौँ। विशुद्ध लोक बसाइ हो यो, लोक भाका गाउन सक्नुहुन्छ। हाम्रै गाउँ, हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाएर हिँड्छौँ, चाहे गोठालो जाँदा होस्, चाहे मेलापात जाँदा होस्, जुन भाका हामी गाउँछौँ त्यही भाका नै यो कार्यक्रम लोक आँगनको यो बसाइमा गाउँछौँ हामी। तपाईँ आउनुहोला 0556 63 332 को बाटो भएर, र हामी कार्यक्रम लोक आँगनको यो बसाइमा रहेर हामी तपाईँकै आवाजलाई सुन्छौँ, तपाईँको आवाजलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउँछौँ, र कार्यक्रममा आएर राम्रोसँग गाउने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउँछौँ। विजेताले अर्को हप्ता यस स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी उपलब्ध गराउनेछौँ। कार्यक्रम लोकगानको यो प्रसाई तपाईँले सुनिराख्नु भएको छ। सुरुवातमा छौँ हामी, एउटा भाकालाई अगाडि जोड्छु यो समयमा। तपाईँ 0556 63 332 को बाटो भएर आउँदै गर्नुहोला। अन्तिम क्षणमा देख्न मन छ तिमीलाई। धडकनले खोजिरहन्छ तिमीलाई, आउ सानो भेट्नलाई जुन ठाउँमा भए नि, अन्तिम क्षणमा देख्न मन छ तिमीलाई, तिम्रा सारा पीडा नि ल्याउला म बरु जीवमा देउला म, यो धकले खोजिरहन्छ तिमीलाई, आऊ सानो भेट्नलाई जुन ठाउँमा भए नि, अन्तिम क्षणमा देख्न मन छ तिमीलाई, आऊ सानो भेट्नलाई जुन ठाउँमा भए नि, अन्तिम क्षणमा देख्न मन छ तिमीलाई, यो धड्कनले खोजिरहन्छ तिमीलाई, औसानो भेट्नलाई जुन ठाउँमा भए नि, अन्तिम क्षणमा देख्न मन छ तिमीलाई, यो भाका राखेँ मैले कार्यक्रमको सुरुवातमा नै। निकै सुन्दर भाका, मर्मस्पर्शी भाका, तपाईँलाई अवश्य पनि मन पऱ्यो होला यो मैले विश्वास लिएको छु। 0556 363 332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रम लोक आँगनको व्यवसायमा। हामी रहिराखेका छौँ 0556 563 332 को बाटो, बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। विशुद्ध लोक भाकाहरू गाउँछौँ हामी व्यवसायमा रहेर, र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। त्यो मौका नगुमाउनुहोला भन्न चाहन्छु। 0556 563 332 बिल्कुलै खुल्ला गरिराखेका छौँ। तपाईँको त्यो कलालाई, तपाईँको त्यो गलालाई, स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहन्छ। 0556 563 332 को बाटो भएर कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? म सन्चिता हाकिम चोकबाट। सन्चिता हाकिम चोकबाट, हजुर। के गर्नुहुन्छ हाम्रो सन्चिता जीले? म खासै के गर्दिन, यतिकै बसिरहेको छु। सन्चिताको पछाडि के होला? शर्मा। सन्चिता शर्मा, हजुर, हाकिम चोकदेखि है? हजुर। अनि सुनाउनुहोस्, हाकिम चोकतिरको नयाँ नौलो खबर के छ? कतिको गर्मी छ त्यता? अवश्य पनि नेपालको स्थिति नै त्यस्तै छ, अब के गर्ने है। कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? आज गीत गाउनै पर्ने हो एकदमै, किनकि आज मैले रेडियो नै एकदम फर्स्ट टाइम सुन्दैछु है। हाम्रो यहाँ त्यति क्लियर चाहिँ आउँदैन। खुसी लाग्यो, फर्स्ट टाइम सुन्नु भएको रहेछ। फर्स्ट टाइम सुन्दाखेरि पनि तपाईँले कल गर्नुभयो है? एकदमै एकदमै एकदमै। हजुर, म पहिला मनरी वचन पढ्दाखेरि चाहिँ एकदम राम्रोसँग सुन्थेँ, अहिले चिताउन आएपछि त्यति राम्रो सुन्दैन कि यहाँनिर। अनि यसो तारहरू जोडेर चाहिँ राम्रो क्लियर सुनिन्छ, अनि त्यस्तै गरेर सुन्दैछु कि। ए, भनेपछि हामीलाई धेरै माया गर्नुहुन्छ होइन? कार्यक्रममा त थोरै भए पनि गुनगुनाउनु पर्छ, फेरि लोकगीत गाउनु पर्छ। ए हस् म भन्छु। हुन्छ, एकदमै सुरु गर्नुहोस् है त। हा मार के मनमा उसकै नाम लेखी, उसकै नाम लेखी, मेरो मिठो पनि सञ्जिताजी निकै सुन्दर तरिकाले गाउनु हुँदो रहेछ, खुसी लाग्यो। फेरि आउँदै गर्नु होला, आजलाई छुट्टी है त। हुन्छ, नमस्ते। सञ्जिता शर्मा आउनुभएको थियो हाकिम चोकदेखि। निकै सुन्दर तरिकाले गाउनु हुँदै थियो, फर्स्ट टाइम सुन्नु भएको भनेर चाहिँ भनिराख्नु भएको छ। धेरै माया गर्नुहुन्छ तपाईँहरूले हामीलाई। कार्यक्रम लोकगानको यो वर्षाई सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जमा, त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, र बोलिराख्ने यो आवाज हो तपाईँको आफ्नै मान्छे दिपेन्द्रको। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? तिलक सापकोटा। धेरै दिनपछि भेटघाट भएको तिलकजीसँग र मेरो? हजुर, फर्स्ट टाइम भन्नुभयो। फर्स्ट टाइम हो है? पहिला आउनु भएको कि जस्तो लाग्यो, त्यही भएर सोधिहालेको। तिलक के भन्नुभयो पछाडि? सापकोटा। तिलक सापकोटा, के गर्नुहुन्छ हाम्रो तिलकजीले? कहाँ कतिमा? टुवेल्भमा पढ्दै हुनुहुन्छ, एक्जाम नजिकै छ है? राम्रोसँग पढेर एक्जाम दिनु होला, बेस्ट अफ लक भन्छु अहिलेदेखि म है। ल, कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज हाम्रो तिलकजीले? हुन्छ, सुरु गरौँ है त, सुरु गर्नुहोस्। गयो मेरो साथ खाली भो, मेरो साथ खाली भो, पराईलाई बधाई र ताली भो, अरे आफ्नै डराइले मान परेको त्यो कि माया थी लायो लायो पराइले, मेरो साथ खाली भो, मेरो साथ खाली भो, पराइलाई बधाई र ताली भो, अरे आफ्नै डराइले मान परेको एउटी माया थी लायो लायो पराइले, मान परेको त्यही एउटी माया थी लायो लायो पराइले। हजुर दाजु, यति नै। तिलकजी गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो। फेरि आउँदै गर्नु होला, माया चिन्ह मार्नु होला है त। हुन्छ, छुट्टिन्छ। नमस्ते। तिलक सापकोटा आउनुभएको थियो वीरेन्द्रनगरदेखि। 056-563-332 को बाटो बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले। तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा, आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरूमध्येबाट एकजनालाई हामी विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यस स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। 056-563-332 बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ आत्मीय मित्र राज पौडेलको साथ मिलिराखेको छ, र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे दिपेन्द्रको हो। 056-563-332 बाटो भएर तपाईँ आउँदै गर्नु होला। एकैछिन एउटा भाका सुन्छौँ हामी, त्यसपछि पुनः हामी उपस्थित हुनेछौँ। ए,

एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने नमुना प्रश्न पत्रद्वारा हप्ते पछि परीक्षा लिइने टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस्। सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई टाढी ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला। फोन नम्बर 0556605, मोबाइल 9845575। छोरा छोरीलाई स्कुल जुत्ता, मलाई पार्टी सुज, भाइलाई कन्भर्स सुज चाहिएको छ। अब यी सामान पाइने सु सेन्टरहरू त धेरै छन्, तर विश्वासी लो र भरपर दो सु सेन्टर होला कि नहोला है कान्छा? अनि दाई किन नहुनु, विश्वासिलो अनि भरपर्दो सु सेन्टर सुदीप सु सेन्टरमा जानु न। तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू, पार्टी सुज तथा कन्भर्स सुज पाउनुका साथै सुपथ मूल्यमा सम्पूर्ण सुजहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ। साथै ज्याकेट, स्प्रे तथा जुत्ता ब्याग मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क सुदीप सु सेन्टर, खैरेनी छ पुरानो पर्सा चौधरी मेडिकलको आडैमा, प्रोप्राइटर सोमबहादुर पुर्कुटी। मोबाइल 9845333725 र 9801726549। रेडियो अर्पण 104.5 मेगाहर्ज। एकछिनको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगायनकी उपसमायलाई। तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जको धुनी तरङ्गमा, त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याइराख्नु भएको, पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक मित्र राज पौडेल, अनि साथमा म छु तपाईँकै मित्र दिपेन्द्र। र तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम लोकगायनकी उपसमायमा। हामी कार्यक्रमको करिब करिब अन्त अन्ततिर पनि आइपुग्न लागिसकेका छौँ। 0556 63 332 को बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ। गाउन चाहनुहुन्छ लोक भाका भने आउन सक्नुहुनेछ, र कार्यक्रममा आएर राम्रोसँग गाउने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेतालाई अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। 0556 63 332 बिल्कुलै खुल्ला गरिराखेका छौँ। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँदेखिको बोल्नुभयो? चण्डी भन्ज्याङबाट शीतल। चण्डी भन्ज्याङबाट शीतल, शीतलको पछाडि के होला? गुरुङ। शीतल गुरुङ, के गर्नुहुन्छ हाम्रो शीतलजीले? म पढ्दै हो। कहाँ कतिमा? टेनमा पढ्दै हुनुहुन्छ है? राम्रोसँग पढ्नु होला, हाम्रो शुभकामना तपाईँलाई। थ्याङ्क यू। कार्यक्रममा आउनु भएको छ, कुन भाग गाउने आज? बल्लै भो बेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा, होइन? हुन्छ सुरु गरौँ है त। हुन्छ सुरु गर्नु। पहिलो हप्ता पाइन आउनलाई, अहिले आछु मानी गीत गाउनलाई। बल्लै भो बेटा, बल्लै भो बेटा, हाँसिदेऊ बोली like शीतलजी निकै सुन्दर तर्कले गाउनु भएको छ, रेडियो सँगै रहनु होला छुट्टी है त। नमस्ते, शीतल गुरुङ आउनुभएको थियो चण्डी भन्ज्याङबाट। अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ, एकजना साथीलाई लिन सक्छौँ कि भन्ने मान्ने त कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, अब भने लिन पाउँदैन है भनेर सङ्केत गरिसक्नु भएको छ राजले। र हामीसँग समय थोरै मात्र बाँकी छ, एउटा भाका सुनौँ राज, त्यसपछि आजको विजेता साथीहरूको नमावली लिएर हामी उपस्थित हुनेछौँ। आज जम्मा जम्मी चारजना साथीहरूको सहभागिता रहेको थियो। शुभ तमाङ आउनुभएको थियो भालुमारोबाट, सञ्चित शर्मा आउनुभएको थियो हाकिमचोक भरतपुरदेखि आउनुभएको थियो, तिलक सापकोटा वीरेन्द्रनगरबाट, र अन्तमा आउनुभएको थियो शीतल गुरुङ चण्डी भन्ज्याङबाट। यो चारजना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ। एउटा भाका सुन्छौँ यो समयमा, त्यसपछि हामी विजेता साथीको नामावली लिएर उपस्थित हुनेछौँ। सानो तिम्रै भन्दा कसलाई मन होला, सानो तिम्रै भन्दा पनि साह्रै मन पराउँछु, सक्या छैन भन्दा कसलाई मन होला, सानो तिम्रै भन्दा पनि साह्रै मन पराउँछु, सक्या छैन भन्दा आफूले मन पराएको मान्छेसँग आफ्नो बन्न त सबैलाई चाहनै हुन्छ, होइन राज? यस्तै यस्तो भाका मैले राखेँ। कार्यक्रम लोकगानको बसाइमा छौँ, हामी अन्तमा छौँ। आज जम्मा जम्मी चारजना साथीहरूको सहभागिता रहेको थियो। शुभ तमाङ आउनुभएको थियो भालुमारोबाट, स्वन्तित शर्मा हकिमचोकबाट, तिलक सापकोटा आउनुभएको थियो वीरेन्द्रनगरबाट, र अन्तमा आउनुभएको थियो शीतल गुरुङ चण्डी भन्ज्याङबाट। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि, अनि सबैजनाले धेरै मिठो गाउनु भएको छ। र तरै पनि एकजनालाई हामीले विजेता बनाउने हाम्रो नियम नै छ, एकजना आजको विजेता बन्नु भएको छ, हाकिमचोकबाट आउनुभएको थियो सञ्चिता शर्मा, तपाईँलाई बधाई छ। तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले जित्नु भएको छ, र आफ्नो त्यो मौकालाई नगुमाउनु होला भन्न चाहन्छु। एक हप्ताभित्र शनिबार 3:30 बजेभित्र चाहिँ तपाईँले हाम्रो कार्यालयमा उपस्थित भइदिनु हुनका निम्ति अनुरोध गर्दै, यति सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जतिजनाको आज फोन लागेन, मिस कल मात्र आयो, सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ कतिको फोन लागेन आज रिसाइरहनु भएको होला, नरिसाउनु होला, अर्को हप्ता अवश्य पनि तपाईँको फोन लाग्नेछ। र तिन्जेल सुनेर साथ दिनुहुने सम्पूर्णमा फेरि धन्यवाद दिँदै, दर्पण पारिवार रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म, मोबाइल सेटमा पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र राज पौडेललाई पनि धेरै धेरै धन्यवाद दिँदै, तपाईँकै मित्र म दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छु। हवस् त, नमस्कार। रेडियो अर्पण 104.5 MHz। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर बकुलर प्रोप्राइटर राज श्रेष्ठ मोबाइल नम्बर 9845508572 र 9845549280 साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको 5 बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल